यहाँ होला झिन नेपाली भाषामा चोइजु नौ होला, स्कुले चाहिँ झिन नेपाली भाषामा चोइजु नौ का अहिले वो आइएसी जोइन जियो 32 साल अहिले अनुचाहिँ ज पत्रिका चाहिँ हामीले अनुपिद नियुग ज्याचो न डक्ष खस्क अहिले वो पत्रिका आएन झिन भाषामा भाषा खेले लाउनु धाउ झिन हामीले नि अहिले उल्जोको मुखो ज पत्रिका त अन बाख अथवा बा कविता दुलारका क्लासे क्लासे न्यु ज्याचु न अहिले अबले झिन नेपाली चुइटे डुरका तयाला अबले चाहिँ कविताका अलिक केशरमानमा चाहिँ केशरमान ताम्राका ऊ क्लासमेट अलिक उहाँ चाहिँ करेक्सन यहाँनिर भ्यू नि अहिले पहिला कविता प्याउलो 32 साल अलि 33 साल चाहिँ बाख्मा है चया बाख्मा प्याउका अहिले अबले होइन केशरमान करेक्सन यादका नेवा भाषा जी चुएमा छ जी स्कुल हेर्न चाहिँ जी ओइल नेपाली कयो एज या जी नेपाली चाहिँ चुए फुका स्कुल हेर्न नेपाल भाषा डु ओ थैटी चौँ केशव स्यामिर यहाँ जिम्मे टिचर दु नि अहिले पेम्यामा बर्मुटाले चाहिँ पि नेवा मिस्तोजको डुका नेवा भाषा का नेपाल भाषा कापिएलाई स्कुले अलि झिटाउन वा भनेर है झिटाउ नेपाल भाषा भन्नुभयोका अलि केशव स्यामीजी एकदमै लुमङ्का चुनाउका अबले बुङ्ग झाइम टिचर चाहिँ भएको अलि जी नेपाली कया नेपाली कविता नचुयोजी स्कुल से सूर्या न अहिले कलेजे चाहिँ ऊ ज पत्रिका त आर्टिकल डुठे भाखमा साँझ्यु कविता साँझ्यु निबन्ध साँझ्यु र ढाबले जी झिके कविता डुरया अहिले नेवा भाषामा मा धाबले हानु नेपाली चेउ बानी यसमा सठेँ म सठेँ झिँ नेवा भाषामा चया ब्याबले अलि केशरमानमा चाहिँ करेक्सन यहाँ बिल अलि नेवा भाषामा गन बिसरको ट्याउ गन हुङ्क्यो चिङ्क्यो ढोकै झिँ सुयो होला अहिले कविता छापे जुल फुरुङ्ग जुल्का जी 32 साल कविता छापे जुले झ पत्रिका अलि हानु बे वर्ष यसलाई बाख्वा है चोयाको जिर बाख्वा सिके चोया यही छौँ अलि बाख्वा चोया गन उहाँ करेक्सन यहाँ बिल अलि अबले हेर्नु यो के जी सेका कबो विसर्ग र सुदीर्घ घन्ट्या गयो चुए ठाकु होला नेवा भाषामा जी चुए मसौ अलि अब टिपेना कयो जी अलि एजुया जी चाहिँ सेका उक्त चाहिँ जी सेका यहाँका नेपाल भाषा अलि भरत स्यामी दाई ढु भरत दाई वेक्लाउन बाख्वा बिउले चाहिँ करेक्सन यहाँ ब्यादियो अलि गुन जी एकदमै टिपेना उक्त चाहिँ जी नेवा भाषामा चुए सेका उजुर अलि छोराई दुई बाख्वा चोयाङ्का जुल होला अलि गुली साले रासँग थो 2038 साल ख होला ऊ अन्न विराटे चाहिँ नि नेपाल अन्नजी भाका जुल यो के भाका या बाख्नेजको भाकै छ नौ अलि उहिले चाहिँ नि कलेजे नेवा भाषामा उपन्यास मचोनी सुनान मचोनी कारका धैचौँ जी एकदमै दत्ता होला अलि छ्या मचौँ जी आज झिँ चुए मल्ला या छौँ भने उत्साह दनचौँ यी गो 38 साल टियु उठ्यो ढुङ्गा दिनका पहिला चाहिँ विचार मरु हानु टियु उठ्यो ढुङ्गा दिने उपन्यासे ध्यानुका अलि पा विराटे भाका हुन बोले अन ऊ मु पाँच या चाहिँ म प्रेम बहादुर कसा उयो क नाप लाटो डु नि बाख बनाएको आउन बोले अलि उयो क नाप्ला अब झिरल गयो भाग्य थिएँ झुल्का डु नि नाप लाटो अलि भटिभटी जी बाख बना उयो झुल ऊ बाख बनायो बारे भटिभटी कमेन्ट नयाँ दिल ऊ प्रेम भानु होला अलि छुनिए नि छुनिए आ खै खै खेँ उपन्यासो बाख र ठुई छुपाएर गान झिरन्य बोल्का उयो क नाप अठे नापाउँजना खन्यार हे घुम्ने यी चु मलान्यो होला जसके नापा चाहिँ नाप लाओ काजिना पनि मेउले नापलाई कार्यक्रममा नमस्ते है सिरल खल्या अठि यहीँ मजु अलि झिटला नियनाका झिँलाई बाख्मा उपन्यास जति छुपा ठे मिस्तेसम्म मचोनी ढाओ आज चुएल र काजाइन्छन झिरज कट हैब्यादीसम्म बाख्मा उपन्यास जति छुपार्या अलि उयो एक्लाउँ ढैडिलो दुनि आज भने यो को घटना त दही छौ घटना उपन्यास ख थो चाहिँ सिम्पल भाषा ढयो र कान ढैडिल अफ हो क छौ घटना पुरा चाहिँ उपन्यास छ ऊ घटना इच्छु छ अंशजको बाख्मा ख र वेकलो ढैडिल्का अहिले ऊ विचार चाहिँ मने तयाजी अहिले जी कु त होइन मलाई 40-41 उपन्यास चोया अहिले 42 साल चाहिँ नि छापे जुल ढ्यामलका अहिले ऊ न चाहिँ नि चुए सिल झिला गयो भाग्यमानी ढाजी छे तै तै मालका हुर्रे चाहिँ केशरमानमा चाहिँ थिए रुटकी इन्जिनियर भनौँ पनि ग्रुप दो अमसँग चाहिँ छौ किताब थिए पिकाइ गोसा गइचौँ र जी छौँ किताब यङ्का बि हल्का ल केशरमान है यङ्का बिउका जिउ पाण्डुलिपि अहिले जिउ न प्यानो बोल्का मिसा मेस्योहरूका प्रिफरेन्स बिल्खनी अबले ढुसा स्यामी उयो अलग्गो टाउ ढाउ यनाका जी जिउपट्टि पिका जिउ पा पाले अहिले जीलाई अबले चाहिँ अलि नापाम न जुइ डट अलि झन्जी त हपा डट मने अलि ओढुङ्गा जी नाटक नचोया होला नाटक न एकाङ्की नचोया अलि पूर्णाङ्की न सुम स्टेसम म चाहिँ अनि ढाबे झिए कुटाइन पूर्णाङ्की छौ न झिम पिकान नु पर्सिरापट्टि अलि हानु मजा उपन्यास नसुनान म चाहिँ ढल्का ठो न झिए चुए फुक्का ढका हानु ओन कुटाइन चिची बागुला ओन विजय सैजौँ पिकान बिल अहिले आ महाकाव्य छौ रु गोचको जानु ढ्याने झिम महाकाव्य सुनानु म चाहिँ मिसा पिसौँ होला कविता चोपी प्रतिसरा जुल ईश्वर माया जुर रजनी मिला झिँ महाकाव्य सुम स्तेसम्म चोनि नि आ चो चो ढका झिँ धैचुनौ लु आ सुना चोइ झिँ होला चोसा जिउ ढका ढयौँ झिँ छ छन्द यु भन्छ ज्ञान माउज्या छुन आज कविता लामो झ्यामा झुल एजुया जिचु फै म खोरका ट्यारुन अलिक प्रेटिसराइ धैटेडु ईश्वरमया रजनी मिला ल धैटेडुका आ ईश्वरमयालाई छन्द भुङ्किम न खल धैथेचो ईश्वरमय त नजी यो के ट्यारुनका म चोनी महाकाव्य चाहिँ सुए पासपेसम्म म छोनी जिया भाषा खेले होला आ थन कविता चाहिँ बि सायद दै मर लोकै बाखा चाहिँ जुल र आ प्रोटिसरा छम डुका होला प्रोटिसरा त्यहाँ जी आफ्नो ढा महाकाव्य छ कचुसा जिउला र बुझुल होला अहिले आठौँ सङ्कल्प उपन्यासबारे छ आज ढा जी चाहिँ बाखा चोबले जुल बोझुल पास मिनु छे वन बोले अथवा ले बसे जुल होला गन भेबी वन बोले टक्क टिक्क खनिनी छु खनिनी उका जी अथवा खनिका घटना जो अलिक उकिए झी चाहिँ बाख चो उपन्यास चो ख होला अलिक गुम्ने गुम्ने जी ठ न चाहियो नि हो यहाँ अलिक गुम्ने छकल जी र वृद्धाश्रमे वन यो आउँदो नि च्यारो झिरे नि हो यहाँ जी र वृद्धाश्रमे गयो वन यो आउका अहिले वन मलाई पशुपति वृद्धाश्रमे चाहियो होइन अथे बाखु चो त प्लट दै धयो या आसँग जीवन हो अलिक भुरी पिँ पिम यहाँ अनु चुन्चो पिङ्के खोनिएनका यहाँबले ढक्के क्या ऊ भाउन वा हो मेरो यहाँ ऊ भुरी तल ढक्के बुढा त चाहिँ नापमला भुरी पिजको ढक्के क्या ऊ भाउन वा हो पि अलिक उसलाई सिम्पल थिएँ झुल्का जिर ऊ छुनी छुने झुल बाख चुए मास्टी ओठेँ म झुल्का अलिक छमलाई मिखा मखमपट्टि भुरी छम ठुकी साइडे चुन्छौँ जिउपट्टि खोजिएन चौँलु उँ अलिक उही त न खोजिन थिएँ मिखा मखम झुया छुया छुया झ्याछौँ अलि पाला उँ जिर एक न ठुलो मिखा मखम सानो ठुलो अहिले कहाँ ओछमेसी न कहाँ आगन घरका यहाँ ल्याएर उसलाई म्यान टोटोमा लान्छु नि यहाँ गौशाला मान्छे ठुकु उँ उइटका अहिले गनु जुइले म्याहारका यहाँ आफै नउँजु हल्का नेपाली हो खे भाषा नेपाली सम्वाद जो होला नेवा मक्क हो नेपाली भाषामा अरे बम बम नि खल छु खको भयो अलि उइटला म्यान टोठु अमिवे भाषामा थेपे नउँजी हल्काला अलि ठोला पाबा ठोला गयो फरक जुल्का ठो घटना छौ त क्या अलि फेटना खोनिएनका यहाँबले छे छे जाया उनी जायन्जनौ र ढल्का छे छे पार्चुपछि उनी अयोध्याया वा सहयो नि अयोध्यायन्जनौ जिमेसीको गरिब त का थाल आ पुरा खला झिन्य मुफ्ट होला यहाँसँग एकदम गरिब पिँचो ल म्याट एकदम हुर्केन मलाई आएको न यो भुङ्के मुफ्ट म्यान चाहिँ झिटो एकदम बिचाया धारा धारा लास धाउरे हो या झिटो मिखा मखौँ चाहिँ उयो नापा चाहिँ मिखा मखौँ झ्याछु न अलि झिटो चाहिँ टोटा भन गौशाला झिटो वान ठक ल अलि पुलिस त्यो गयो अलिक या जी थन्टको गया र घाट हालो आ उसले टिपेन मगला अलि झिटो अलिक तस्कै फरक तालका ऊ घटना नि आ ठिटो घेना चुयो र घा कहाँ भाउ बिसाउँछको हेपे यो मा बुढा बुढीजीका ए मखनी म्याप्सँग न म्याप्सँग ढेउलाई गयो माइए या त एउटा वन मखनी र घा झिटो झुल्का म्याप्सँगलाई झन् पेन वन्डला अट्टो ठुकी हुने भया ठुके सिके झिटो पिन झोलहरू नि काठिटो घेना चुए आठिटो चुएमाली काठिटो उपन्यासौलो चुएमाली रेखा पहिला बाख यो आकार नै झिचो या अहिले वन द तस्कै घट लगे जसले आठिटो उपन्यास ए चुयो या च्यारो हेरौँ हँडेर हुँगोले हो चोइटो यो घेना यङ्गी रेखा यङ्गी म फैचाउँ नि घेना ठिटो उपन्यासहरू भेरिएँ यङ्गी म फैचाउँ अहिले गन गन चाहिँ नि पेरो नि होला झिस्क अठिले भन नि अन पूर्वाञ्चले होला बाख डबु पाखे वनबले जी बसे आपा ग बसे जी चाहिँ हान ऊ बान्डजी कारण होइन ड्राइभर सिट्यो हिँड्छ नि मामका लिउने चुने मुफका जी अलि ऊ याको चाहिँ झुइ सुइन आफ्नो खुन ल्यामा हालो सुइट नसुएन मालो याको चाहिँ ऊ अपा ग पूर्वाञ्चल यात्रा जी ठो कल्पना हेर्न हो काजीलाई कल्प ठो जी डेकटेहरू न खाका खिका मलाई डेकटेहरू न आएर खाका खाका डेकिङ हो आ घेना चाहिँ खाका डेक्यो घेना उपन्यास चुइङ्क्यो र जी ऊ पूर्वाञ्चल यात्रा गर्न पनि पेरियारे डेङ्गुल ऊ खाका चाहिँ अनलिया आऊ या डेको बसे चाहिँ कल्पना हेर्नु का ठ्या ठ्यामी पात्र टेमाली ठेठे यामाली आऊ भटिज ब्याकग्राउन्ड छ बुझको धाउहरू आज यहीँ कल्पना यामालीका ठेठे जुया ठुठो कारण चाहिँ उयो भ्याट न होला समस्या भयो होला वान्छे ठुको जुइने भए ऊ कल्पना हेर्न सुना धाया वान्छे ठुको छुएँ ढाउ मरो ऊ बुढी अहिले जिएँ कल्पना हेर्नु होका ल एन पेर यहाँ हिँ खाका डेका अहिले गुली ठो डेढ वर्ष हिँटिन् झिँ चोयुका चोया अहिले बल्लो बल्लो चोया सोकटक रिराइटियान होला अहिले छापेयन बिट सट्य मन्जु सिसहरू एक्लौँ कहाँ उपन्यास चोइसो झिँ छापेयन बिर घाट हैडेलो छु अहिले डोक्स्यु गुल्स्यु न च्यारो छिरो तयार लिट बिउ खुवाउँका झिँ होला लिट बिउ मैले सुलोचनाइन झिउन लिट बिउ लगा ढाउ नि अलिक सुलोचनाइ नाकैका झिँ खर हल्का दादा पिउँ मरिया लिट बिउ खर हल्का आ छौपट्टि जी पिकान बिर हल्का अपाचो ढाकालाई पिए काइजी र काजी यसो कम्प्लिट या र घाट या कम्प्लिट या न लिपाला उयो मफ्टो होला अलि गन गन केसर मान्न प फोने खोजुले अलि केसर मान है पिकान बिर घाट हल्का जिरला गयो लेट हल्का उ पिकान बिर हाल लेन पिनो प्यानो वो स्वेद या जी एकदमै लेट हाल अलि जी स्विडेन भन्ने है जी चाहिँ नि प्रेम मन शिर्पा गुठी त ललान ठोकौका बार गटे जी बोइजु ल भोका भयो कुनै जी प्याउनु होला सिधै एक महिना ट्रेनिङ अफिसियो हो अहिले किताब चाहिँ नि न्याउ फुजेर सिरेका बिहे आउँछु ल एघार गते जी राजदाइ बेटकौका अहिले अनु ल्याउ या हानु छे थपा डोन्डको टैठो ल अहिले विमोचन या भचाली पाइया नौजु ल अहिले आठको सङ्कल्प उपन्यास माम्यायु चाहिँ नि छौ रिलेसन होला जी जिन्जन जिउपट्टि कल्पना अनुसार माम्यायु रिलेसन खट हो अहिले म चाहने चाहिँ उइटो हुर्केन एकदम अठेना यही अहिले उइटो चाहिँ छ म एकदम बालाउ विचार बि म छ म पात्र नजिन्छु कि सिर्जना एन्डोर विशाखा ढैम वन चाहिने छ मे छुए धर्म कर्म यामा छमा छ मेस्तो चाहिँ छ विचार यासा जिउ ढका चाहिँ छौ ठो उपन्यासे चाहिँ जी बुद्धिज्म वो कल्चर नटैडु कल्चर वो बुद्धिज्म नेभैडु वो नेभे झले चाहिँ जी बुद्धिज्म यु पाखे चाहिँ छ विशाखा ढैम छ पात्र सिर्जना होइन अहिले वो पाखे चाहिँ उइटो बुद्ध शिक्षा न बिउ कुत एकटैलु तर चाहिँ उया हिरोइन साधनै चाहिँ नि ध्यानमा हुने हो मलाना अहिले बिचै लाग्दै उका य तर इलम्ब बिहा चाहिँ उया विभिन्न समस्या एना चाहिँ उयो काममा फैचुने हो तर विशाखा चाहिँ उयो ज्ञान बिहा चुनी अलि मेमा उत्पालर हेम छम्न पासडु छु मेम छम्न पात्र डु ऊ पाखे निमला हान सिउपी माल्ने अलि अपिनिमे सिउ खन यङ्काटै डुकाजी हिरो साधन है त ऊ पाखेन उहाँ यो काई तर उकी ड्वा हुने म फैडु नि ड्वा हुने फुसाला हान्थ्यो सङ्कल्प उपन्यास तयार झुइमखु होला ऊ अम्यो ज्ञानकया चाहिँ नि उहाँ मतलब थाउपट्टि बालाउले उहाँसँग थु हान सङ्कल्प पुर्या झुइमुखका गयो गयो चाहिँ परिस्थिति वया उयो ऊ साधनया ऊ मिज छम्टुकरण उहाँ चाहिँ गयो परिस्थिति चाहिँ उइट लाग्बेल गयो समस्या उइट वेका बेल ऊ के बाध्य झोल ऊ बाध्य जुया चाहिँ वो चाहिँ नि माइट टोटा वन माओ टका चाहिँ जिठु कि केन हो अहिले गु सङ्कल्प र घा नाटया वो सङ्कल्प चाहिँ नि वो विशाख ढैमेस्या छ चाहिँ नि मे छुएँ धर्मकर्म यामा छ चाहिँ छ मा छ यस्तो चाहिँ बिचा या सगा थोए छ दान दिन्छु न यामा छ थोए तरौँ धर्मखर घा उयो त धैटै हो अहिले उहाँ चाहिँ थो सङ्कल्प थो थो यार घा चाहिँ छ सङ्कल्प यार घा ढाका टै लुगाला विशाखा अहिले उहाँ सङ्कल्प याउका सङ्कल्प रहेला मनमन निर्णय याउ ख नि जी ठो याउ रे ठो याना टोटेर घा सङ्कल्प माने वख अहिले उहाँ साधना चाहिँ सङ्कल्प याइका जी यारगा तर उयो मिजन चाहिँ विभिन्न परिस्थिति विभिन्न उयो त पाउँछौँ छैन उके किताबे उयो त गयो चाहिँ बिचे बामे काका चाहिँ उयो त बाध्ययना चाहिँ ऊ साधना चाहिँ नि सङ्कल्प पुङ्क्युले ऊ बाध अथि बाधा ज्या भ्यो नि अहिले सङ्कल्प जी ठु आ पुमङ्गु सङ्कल्प र घाट असाँझु पुङ्गु सङ्कल्प तर सङ्कल्प या छौ चटक्क चौँझु या चाहिँ जी सङ्कल्प र घा नाटो युजुलका होला अहिले अयो बाध्य चाहिँ झिउएको ऊ चाहिँ झि कल्पना हेर्नुका अनि ताठे चाहिँ गयो बाध्यता चाहिँ उपृद्धाश्रय चौबुरी त गयो बाध्यता उयो म्यान टोटुङ्गो जी मसु ठो चाहिँ जिउ कल्पना या नौजु ल उक्त चाहिँ जी ठो उपन्यास चोइजु ल होला अहिले आ उपन्यास जी फयाम्पको अठी मजीमा मलाई क्रिटिसाइज एकदम अप्याचौ मवेमा जी त घा स्वकोटकोलाई रिराइटेनौ एसानो एट्यामफु जी मचाउ मगाउला दया चुनी होला अहिले जिर बुटी जमे एकदम मचाउ लिएँ से ज्ञान डुबिएँ थन लोचन तारा वे ढाउको पासा होला लोचन तारेर जिर भने झिमिले मजु भुटी चम्यो छ मचाप ल्याएँ छ बन्टो छ ढोकेसियो जिल्ला लिपा 63 सालमा छ तिनी धर्मकृति बिहारी अध्ययन गोष्ठी जी बनाऊ अहिले किताबलाई बनाउनु यसाँ जिर ज्ञान मगानी यसाँ जिर भुटी चम्यो जिर सिक्के ठु भाँलाउपट्टि शिक्षा बचान छ सेक माउ जी एकदमै लिपाटिन सेका तर जी ठो उपन्यासे भटिचा प्रेजेन्ट या उडिया चाहिँ बेसिक जुको जी प्रेजेन्ट या नौ आ लोचन तारपेले नापा छ मचाप ल्याएँ छ वन चौपी जिर थन गाने अन्तर्क्रिया वेमा जिर जिउ किताबे मिले मजु फुको ढ्यामा यहाँ डेड डेड हाउको म चोइन टेरोन ढाउका अब यो पुलिसाना ठाउँ म होला ल पासपि हामी पिन थन बुद्ध शिक्षा राजे नै बुद्ध बुद्धिज्म भन्न चाहँदो होला अहिले जी चाहिँ जिउ मगुजा गुली भ्याउ जो ल जी गुलिफु उसले चाहिँ जी प्रेजेन्ट या नौजु ल कल्चर न जिउ अध्ययन प्रेजेन्ट या नौ अलि बुद्धिज्म न जिउ अध्ययन प्रेजेन्ट या नौजु ल मलाई अहिले ठो सङ्कल्प चाहिँ नि लास्ट डे चाहिँ जी ट्रेजेडी यान बिहा ट्रेजेडी या सा ठिक जु ठ्या जुया भटी जम्म टेट नुगले टिक्क मिङ्केला रह्यो हिसाब जी चाहिँ नि ट्रेजेडी यान ब्याउका होला आज विचार जिउ कल्पना गुली भ्याए जे उलियाना चाहिँ जी सङ्कल्प पुङ्गौ जुल हो उपन्यास आ छिकपिन त गथे ताल गे गे गयो गयो यहाँ सर्दन वल होला ऊ चाहिँ धाया दि त जी इनाबियाना चौबिस महिना जो संस्कृतको लागि चाहिँ सम्म आफ्नो निर्णय गर्नु होला. झट्टै राम्रो लाग्छ जिनसम्म चाहिँ गएर छ छिटो भाषा खेल चाहिँ एकदमै अलग क्षय भन्ने छ. टुरिज्म पर्यटन क्षयपट्टि अपुवा लामपट्टि होला यी अपुवा बी मापेँ. तर अर्थ भाषामा चाहिँ अब गटकिएन छ प्रेम भाइ नाप होला प्रेम भा अवश्य मिल्नुलाई एकदमै नेपालमा चाहिँ यहाँ सर्दी सबले वेकन यो शक्ति लिएला वेकन ठुनिया मिठो छ त यसकालके ठाउँ भाषा कला संस्कृति कप्ले लोमके मात्रै ठाउँ झिउ दे भयो तका त यसको लिएला गनाउनु गर्न ठुकी ला होला. तर चाहिँ लजगा ठाउँ पनि मेठा मेठा ससिना चाहिँ ग्याजल लाग्छ. अब गुणस्तर यहाँ चाहिँ केमिस्ट्री आयो केमिस्ट्री फुड ल्याबे ज्याया होला धना धना फुड टेस्टी आउ झिया टेक्निकल लाइन जुल होला ठोला पुरा चाहिँ जिउ साइटेड होला योकै पाउ झुल्का जिउ लाइन ल जिउ फुड टेस्टिङ या होला लाइन चाहिँ उखि जुल फुड सेफ्टी ट्रेनिङ बिउजी लाइन चाहिँ भाषै निम्ति जिउ भाषै निम्ति छौ थपु पठाउँछ अनि यहाँ व्यक्तित्व न जिउ भाषा हे पठ होला प्रेम बाटे यहाँ चित्तदर बाटे यहाँ सँग होला छिसम सिद्धिदासमा आज बेला छिसम मस्यो मख्त. तर अति खसाना चाहिँ छौ जिउ भाषा चाहिँ हान छ थपु या त अनि यहाँ व्यक्तित्व जिउ भाषा होला मगला वाउले यहाँ चाहिँ आ थौ मन खन थिएँ ससी नाचा गर्दै थियो अपैना खे भाषा चोर काट्दै थियो पुरा खे हो झिदि नि अझै बर्म क्षेत्र नेवा पासमिन त नेवा पासमिन यहाँ नेवा पासमिन डोरे यहाँ कलेजै बनाएको थिएँ अनि यहाँ सिचुएसन जुया त बिना चाहिँ तर भाषै निम्ति अनि यहाँ प्रीति त भिफो मुखलाई भिफट मैले दिन छु भटी त छु यहाँ अझै ससीलाई तौ यसो बिरङ्गला अब के मध्येन डक्ले नेपाल र मोहन शेर्पालाई छापियो त्यो भोसको बिहान पिँदैन ओसोकै विषयलाई छिसन ठाउँ भएको विषयलाई चाहिँ ठाउँ मनाइ छु त अगाडि ठाउँ नभएको छिट पनि उकी दुने ऊ सङ्कल्प दुने चलायो मलाई उकी चौपी पात्र त्यही विषयलाई अथवा घटना घटना ठपिने चाहिँ ड्रे मजो अथवा चाहिँ एन्डिङ एन्ड ठपिने चाहिँ ड्रे मजोला अथवा बुद्धिजम यो विषयलाई चाहिँ अनि अब सोसियल गो मचाओ डोला अठे हाम्रो कल्चरल विषयलाई त अर्को कल्चरलाई सरन छु नवानी मलाई अठे कल्चरल विषयमा चाहिँ अब के नै मिसापिन त यही पनि अनि यसको कल्चर नभएर गाडी सचेको उयो भयो त मलाई ठठाउनु भएको विषयलाई चाहिँ शिक्षा पढा दिए त विशेष यिनीहरू हुन्छ जी थौ बिजारो चुएर हुनु मला आ उकी त उठुके ल्याफु ठठौ भ्यू दैछु नि दक्षिणा मला ठठौ सभा दैछु नि यसमा जित छु जी चाहिँ छु मिले मजीको छु न ल्याफु जीलाई सोकटको सुए यसमा न जी फुर्या ऊ ध्यानमा हुन्छ नि हेर्नु नि अयौपट्टि छु डुसा धैदी त जी इना भन्छ न मलाई भूमि पनि मिठा चिसो कुटुकोला चिसो पुसाको तिथिया कोला चाहिँ चिसो सुय फाइदा होला एजोले चाहिँ सिपिन्द चाहिँ आ फ्लोर चाहिँ टोटल यहाँ सताइदिस सङ्कल्प उपन्यासकारजी सङ्कल्प उपन्यास बारे छपलिया नेपाल भाषा चाहिँ वैकवि निमेषमा जुन गए छो भाषा खेलेको छैन गे जिक्ने चाहिँ चुनौती वैकवि निमेषमा ध्यान र निमेषमा स्वर्गा धेरै भाषा जिपी साहित्यकार अथवा साहित्य बनाएपछि साहित्य क्षेत्र पिँमा हो मलाई जिपी चाहिँ फुड टेक्नोलोजी पिँमा हुन्छ जिपी चाहिँ टुरिज्म पिँमा हुन्छ एजुसा चाहिँ भाषै अनुहारमै दिन्छन् टुरिज्ममा ऊ चाहिँ नेपाल भाषी छौ छौ चाहिँ यथार्थ पनि अझ पनि वैकवि बाहेक मेपीमा थियो चाहिँ भाषा खेलेको वैकवि ऊ भाषाशास्त्र बनाए पनि भाषा साहित्य बनाए पनि ए मखियाना ठाउँ भाषा अनुहार त्यही झिकाइएको एजुन चाहिँ शारीरिक रूपमा चाहिँ झिपी अप्प चाहिँ सचेत भाषा झिपी ऊ विषय बनाए पनि जुन चाहिँ छिसन फेब्रे झि कमजोरी चाहिँ वेफ एजुन चाहिँ झिउ जति रक्सौ चर्चा परिचर्चा झन्न आएको छ नेपाली त्यहाँ आएको छ ताकि चाहिँ झिउ कमजोर छ, झिउ ठठुलो चलेन दिशा ठन्डाको चाहिँ कमजोर जिउ खाने, ठन्डाको झिसा अझ खटिसा बाँधो पछि जिउ खाने त्यहाँ झिसा छ भैया है। यो ठुलो कार्यक्रम चाहिँ दिउँसो रेटसमा चाहिँ महत्त्वपूर्ण भयो। अहिले ठुलो कार्यक्रम चाहिँ आज ठो दिपाउँ दिने झि यो छो भाषा खेले चाहिँ खन्ड्या हुनु हुँदा मलाई छुयाँ यो हुनु मथुरा चाहिँ यो चाहिँ उपन्यास बारे नै जुन छो छो चाहिँ बहुत प्रवृत्ति खन्ड्या होला वा परिसर याद हुन बालाउँछु र मलाई यहाँसम्म चाहिँ छो बालाउँ चाहिँ प्रवृत्ति खन्ड्या हो खर तर अठिक्यामा छ र छिसामा मोटिटामा खुवाउँछु कार्यहरूले छोटे छिसा चर्चा परिचयहरूले अवश्य न छो चाहिँ मिल्ने मजुर छो चाहिँ कमजोर चाहिँ ढ्यामा अवस्था भयो ढाइ मलाई उठाएर जिउ सोएर जमिन उठेर एकदम हार्दिकतापूर्वक चाहिँ काम आयो होला। अठेन्टो चाहिँ हाम्रो सुनामा चाहिँ कमेन्ट भयो अब हामी मिलेर मैले छोडा उकेन हाम्रो परिचर्चा झुसान्थ्यो चर्चा जान परिचर्चा झुसान्थ्यो तर परिचर्चा जिउले न कमेन्ट त्यहाँमै न उकेता हार्दिकतापूर्वक काम आयो जमिन फुक्न काम आयो र फुक्सनलाई चाहिँ छुट्टै ठिकमा आएर छो झिप फुक्को चाहिँ सरसरै नाच झिउको चाहिँ साइड स्टरहरू चाहिँ ठट्याटक खटा चाहिँ ठिकीमा ए म चाहिँ हाम्रो झिल ठटाउ चाहिँ मनाउ मना इगो त थमाहरू भएको छ ए जी ठेक यहाँ चाहिँ ठो बाँदा जी ठेरी उँ काटेर मलाई वो प्रवृत्ति चाहिँ उयो चाहिँ मैले चोमिएन चाहिँ डिफेन्सिभै जिम्मा दिनु जी ठेर एजेन्टी ठेरा कि जी ठेर अब ठेरा कि ठेरा यहाँ डिफेन्सिभ जिम्मा आउन जरुरी भयो राम्रो कमेन्डेटसँग जी रे फसेका चाहिँ चोमिमा आउन जरुरी भयो किनभने आर्थिक रूपमा चाहिँ झिसाको छलफल त कामा एजोसेको चाहिँ जी हान चाहिँ ठो उद्देश्य अनुसार चाहिँ झिलो साइड चाहिँ बाँधाउने उयो पनि सर थाहा म चाहिँ हान चाहिँ झन् चाहिँ पेरिजको चाहिँ बाम्राहरू पनि चाहिँ आयो कम्युनिटीलाई डिस्करेज जिम्न डिस्करेज नै जिम्मा मिनमा झलेका चाहिँ बाम्रा झलेका चाहिँ झाप त साँच्चै मलाई हालेर चाहिँ डिस्करेज जिम्मा नै छौ चाहिँ ठो चाहिँ अनुरोध छ आ घन्टको चाहिँ आ संस्कृतिजी चाहिँ सङ्कल्प उपन्यास खण्डु ठो उपन्यास चाहिँ बाँडाले होला अठेमा चाहिँ प्रमाणितै जिउँ होला ठुकै चाहिँ आ प्रेम मोहन शिल्पा चाहिँ जागादी ठु होला हनसको चाहिँ बढाइलो ठो बाँडाबाट खुवाएको छौ चाहिँ उत्कृष्ट चाहिँ मलाई अन छेउ छेउ चाहिँ सफु चाहिँ गाउँ खोमा च्यामकी च्यामेसी चाहिँ छेउ चाहिँ उपन्यासमध्ये चाहिँ उत्कृष्ट जोडाएर चाहिँ ठो बाँडा जुए जोडा एन ठुकै आछि थर मनेहरू छुन्छौँ कति झिटानो छुन्छौँ मनेहरू जी उठ्नु न ठो सोकौ कार्यक्रम जोडा होला सोकौ नबुझी छ चाहिँ श्रीरामजी सम्झाबाट झिमी निम्म चाहिँ ल्याउँदा फेसबुक ट्विटर होला क्या छिमेकी फेसबुक नभए उसले चाहिँ परिचित बोजु बिजुर्गा झिमी निम्म ल्याउँदा अहिले हामी सेकेन्ड टाइममा नै उयो सेकेन्ड टाइममा नै उयो गर्न सुनाउनु पर्ने अहिले आ ठाउँ चाहिँ थर्ड टाइम चाहिँ भयो सायद जिसोले चाहिँ ठाउँ पर्छ मन कमजोरी कारण चाहिँ उठ्यो मोडल ठाउँ आन चाहिँ एक्साइटेड भएर म ठाउँ नै क्यान्सल गरेर घान चोला छो कारण हो र झुप्रो झिमाइ बोलाउनु सुबो दिन्छु कनटुका आठो उपन्यासबारे खाना ल्याए जिटो चाहिँ ठो उपन्यास हेर जी ठो ढ्याइसकेर छ एकदमसम्म चुयाएर आएको छ छिपसम्म ठो उपन्यास बन्नुको जिम्मा एजुनजी जी चाहिँ पात्र यो पात्रकै विषय यो खाना ल्याए छिपसम्म चाहिँ ठु जिम्माहरूका चाहिँ एकदमसम्म ल्याएको होला बहुले मार्का जिटो ठो उपन्यास जिटो बाँडा आउनु पक्षी चाहिँ ठुकै चाहिँ पात्र ट्याउ चरित्र चित्र ठुकै घुन्न पात्र ढु यति एकदमै चाहिँ जीवन्त ओके चाहिँ तै थैटपी ओके बैतपी गुपी पात्र ढु इमु क्रियाकलाप इमु चाहिँ हुन्छ खलाइयो फोटो बनाइदियो क्या जिटो चाहिँ घुसु मुसु पिए मनहरू चाहिँ नपाठेको होइन एकदमै घुसु मुसु पिए आसम्म सोमलाल हेर्नु चाहिँ पात्र ढुका सोमलाल झन् पात्र व्यवसायले झिरो झिराटोले चाहिँ म ठुला फलम ठेजाउँछु चाहिँ म अशोक मनु ठो ठो ठेजाउँ गरेका चाहिँ ठ्याक्कै चाहिँ मटेरियल लियो होला अठ्यान्ड्रो हामी नै पात्र छ न एकै अझ पनि पात्र डु आसम्म चाहिँ जे उख्नु ला ना डुमु आज नानी लो भनेकोसम्म चम्पा ढेमा चाहिँ निसम्म चाहिँ डुके अहिले उयो माचे साथ शकुन्तला कला सुभद्रा होला सुभद्रा ढेमका म ठुलो मिसो क्यारेक्टर शान्ता होला म ठुलो क्यारेक्टर हाम्रो चाहिँ ऊ सोमलाल चाहिँ मिलेजुमपट्टिको ऊ चाहिँ सोमलाल चाहिँ हेर्नु अवश्य हुन्छ बुझ्नु र अहिले ऊ शान्ता ढिल्नु अझ म्यापट्टि चाहिँ ठाउँ चाहिँ झिसा अप्पो मोडसँग चाहिँ चरित्र यो खुवान्छु नि मलाई अप्पो मोडसँग चाहिँ ठोयाकी भइहाल्यो धेरै नि अझ अझ चाहिँ मरौँपट्टि भन्छ चाहिँ झिया खेतसँग ढ्यामा नेपालीसँग काँचको ढ्याम त छिल्लिएको रहेको नि मलाई छिल्लिएको चाहिँ मिस्त्री होइन अझ टाइप हुने अन्त अझ बिहे छिटा तोले चिरेर चाहिँ जुनी दुई जुनी मलाई अन्त ठ्याक्कै चाहिँ अझ बिहे मनाउनु चाहिँ भन्यो ओके सौ जिटो ट्रिस्पिया चाहिँ ठिकै बाँध चाहिँ भनेको चाहिँ चरित्र चित्रण चाहिँ छमछम जति आकर्षित चाहिँ चम्पा हेर्नु चाहिँ लुगा मलाई अब चम्पा हेर्नुको चाहिँ मनाउनु छ उयो चाहिँ उयो माया स्वाद चाहिँ उयो उयो उयो चाहिँ चारित्रिक गुणीय चाहिँ उसले चुटा मर्को भिड मलाई झिस झिउ समाजे छम डान्स चाहिँ रेस्टुरेन्ट हे कहाँ उनीमा मिसाइरहेको छ झिउ मुने झिउ निपी गदौ चाहिँ उयो गदौ मुने परिक्रमा चाहिँ छम त्यसमा बाना मुनि लिटो झिस सोचाइ आउँछु हाटेको होला अनि त्यहाँ ऊ चाहिँ चम्पा चाहिँ चाहिँ गदौँ भएको छ सुया मामला उयो चाहिँ चाहिँ मरौँ तर स्वाभाविक र उयो छोरा छ छो ज्या भयो या झिटो चाहिँ देखाउने यो देखाउने ऊ चाहिँ डान्स पार्यो भने त अब उना भुल्टर तयार ऊ चाहिँ छमदङ भएको उना चाहिँ दस चाहिँ विदेश उना भुल्टर तयार मलाई अझ चाहिँ यो म फुक्क चाहिँ ढेटेँ चाहिँ पात्रतिर चाहिँ चरित्र चाहिँ एकदमै जीवन्त छु ठो जिरो चाहिँ टस्कमा चाहिँ बाँध पछि चाहिँ ठो ठोका अनि आठो उपन्यासमा चाहिँ यो खण्ड चाहिँ ठुकेर डु तर जी सोएर चाहिँ ठुकेर चाहिँ आसाराम चाहिँ ठुकेर मूल विषय छुट्याए ठाउँ चाहिँ ठन्ट्यो ठाउँ ढुन्ट्यो चाहिँ मूल मुटा छुट्याएर जी चाहिँ न्यु मुटा चाहिँ ओके चाहिँ खाना छौ मुटाहरू चाहिँ थो वैदेशिक रोजगारी चाहिँ विषय मुटा मेरो मुटाहरू चाहिँ अहिले थो चाहिँ जेठा जेठी पनि चाहिँ व्यवस्थापन ल्याएको चाहिँ मुटा ठो न्युली चाहिँ तस्केसम्म सामी नेपाली सन्दर्भ तस्केसम्म सामी विषय खर झिसा ठोकुरीहरूले चाहिँ नि नेपाली चाहिँ अर्थतन्त्र रेमिट्यान्स चाहिँ निर्भर ज्या चाहिँ यदि विशेष विदेशी चाहिँ मनोरञ्जन ज्या म खसा ठो नेपाली चाहिँ अर्थतन्त्र चाहिँ धनै आफैको ओके तस्के चाहिँ तरौँ चाहिँ रोल डु जस्तै तस्कै रोल डु चाहिँ वैदेशिक रोजगार तर वैदेशिक रोजगारी नाप्न पाउँदै ओके विकृति नै उके चाहिँ पाउने हुनु वैदेशिक रोजगारी मे मनोट आग्री चाहिँ थन चाहिँ झमना छु अन्ठेङ्गा चाहिँ थमेन थन छौ जरा छ अनि मेउ या मर्यो यो न झ्या मर्यो मयो न झ्या मर्यो जिउ न झ्या मर्यो मयो न झ्या मर्यो थन चाहिँ छौ ढ्या चाहिँ छ अनु चाहिँ छौ चाहिँ तल ढ्या जस्तो अनि मेउ किसिमा बियो अलिक मिसिया चाहिँ नारकी जीवन चाहिँ बेटी ज्यामा लायो मलाई अझ अझ ऊ चाहिँ समस्या भयो वो इस्यु चाहिँ ठुके चाहिँ डु ठुके चाहिँ दक्षिणे लिपा सारमा डु ठो चाहिँ उपन्यास चाहिँ मु चाहिँ पात्री ख ऊ चाहिँ उया यो म मिज करण नप अझै विदेशी ज्याहरूका हुने भयो यद्यपि ऊ पनि मलाई धिटको राज्यको ल्याएरमा अवस्थामा सिर्जना छ ल तर ऊ निम्म चाहिँ विदेशी ज्या भन्दा विदेशी योको कमाएरै अलि ल्याए भन्दा छि चाहिँ छेदन्दै अलिअलि चाहिँ परिवार चाहिँ सुख चुन्दै थियो वे खै खेबाट ख तर उयो ठाउँ वैदेशिक रोजगारै ऊ विकृति ढु वैदेशिक रोजगारै हुने पनि मनु र उनी सचेत बिमारीहरू चाहिँ खन्डु ऊ खँदै ठुके चाहिँ उलाटो ढु तस्के चाहिँ सामसामै घुम्दा चाहिँ ठुके घन्टो डुब्यो चाहिँ जिरो चाहिँ लेखेको आ मेउ चाहिँ छोटाखन छुट्याएर मेउ मुटा छुट्याएर झि ज्याठा झिसी पनि चाहिँ मुद्दाका मलाई ठोकरे चाहिँ नेपाल अझ झिउ नेवास समाज होइन अप्पो चाहिँ मस्तो चाहिँ क्यापी भ्यापी अहिले भोपी मला चाहिँ विदेश चुनि अहिले विदेश चुनिले चाहिँ थन चाहिँ नेपाल चाहिँ चुनिपि ज्याठा झिसी बिचको थिए बुढाबुढी बिचको थिए इमी छुया इमु सम्झे के नै हो आ ठुके चाहिँ चुवामा चाहिँ सार्ना भएमा चाहिँ मु पात्रु ऊ मबीमा मुनु मको उपन्यास सुरु न चाहिँ उता घुट चित्र नाचु ऊ कोठालो छ तस्किया चाहिँ भरादिम तस्किया चाहिँ ज्ञानी मन तस्किया चाहिँ बामाम चाहिँ पात्र ख तर अन्त्य हुना म चाहिँ मको जाइन म अन्त्य हुना म चाहिँ ठाउँ माइट चाहिँ मिखा मखम माइट यहाँका म चाहिँ बिटा सिमे चाहिँ तोरा ठुलो म चाहिँ भर हुन चाहिँ दयामको झमना चाहिँ तोरा ठुलो ऊ छा म अघि चाहिँ यादगारहरू ठुलो चाहिँ वैदेश उयो योमा चाहिँ वैदेशिक रोजगारी पनि अहिले उनीमा चाहिँ उनीमा अवस्था होला एकजना हुन आ यदि यदि झिसाठन चाहिँ छको हाल्न कल्पना या नाठेम्रो चाहिँ झिटा चाहिँ यदि संयुक्त परिवार जु जुसा छम्मुनु छेन प्याउनलाई छुन पाइन् भने साथै अनि डाल्नु डु जुसा त डाल्नु डु जुसा कि त डु जुसा भौ डु जुसा इन्सान उयो म्याटर दिने ओके तर ठाउँ अवस्था उमा भयो यसरी यो ठाउँ आ सार्नलासम्म चाहिँ मोबी मोबी चाहिँ जायम गरी भना अनि मया ढ्याप्ने त समस्या हो ठाउँ चाहिँ ज्या चाहिँ विदेश कलाई जान विदेश मस्तेर चाहिँ बङ्गा बेमा विदेश क्षमा भूपिन्दकेन आयो ठु छ सो नेपाली चाहिँ आयो चाहिँ एकदमै चाहिँ ज्वलन्त चाहिँ समस्या छ ऊ समस्या चाहिँ नचाहिँ ठुकै चाहिँ कगाउनु यद्यपि ऊ समस्या आफ्नो जिन्दगी फैला र यो नछौ पक्ष चाहिँ ऊ पक्ष र ठुकै चाहिँ उपन्यासमा चाहिँ थ्याटम हो आ मस्त चाहिँ झिसँग थन छे मोटस है तिनी बोर्डिङ एरिया चाहिँ बुङ्गीका अझ ठबै डिसेजको बोर्डिङ एमको अन खरसाङ कालिम्पोङ चाहिँ दार्जिलिङ मखला अझ गन्दन चाहिँ बोर्डिङ एरिया चाहिँ बुङ्गीका ऊ ठेन्ट हुँ आ विदेशी जेबी मोड यो कोहीको चाहिँ वाङ वाङ नोट कमेबी मोड मखला यो कोहीको आमदानी मोडसँग छौ थ माबो पिन्त न थने अझ चाहिँ एकदम व्यवस्थित चाहिँ पशुपति वृद्धाश्रम हो मखला झे बाघाउ चाहिँ छेटे व्यवस्था जुन राख्छ छु थौँ झिसँग चाहिँ जिम्का चाहिँ दार्जिलिङ यात्रा मखला कन्भेन्ट स्कुल यात्रा फल्लौ चाहिँ स्कुल यात्रा बङ्गालमा ढाँटो बाख्राण हो कहिले जिम माबोट फल्लौ चाहिँ चाहिँ छुरा एज हुँ ओलेज हुँ मेटेरिका ढाप्यो जस्तो बनाउनु व्यवस्था जिफु मखला उनीहरू ठोसो पाटो बिउ किसिमको ठोस समस्या चाहिँ हो उयो समाधानले पाटो चाहिँ बिउहरू भू उपन्यासमा चाहिँ थियाटो चाहिँ मर्का आ मेउ चाहिँ ख सरकार हुन्छ आठुकै चाहिँ छता झिरो भनिस त झिरोसभा मो भनेको मेरो त भएन पुग्ने झिरोसभा मो छता सरकारहरूले ठो चाहिँ उपन्यास चाहिँ प्रस्तुति गनगन चाहिँ स्टेरियोटाइप खण्डुका ढेरबाट वे वे किसिमको खो वे किसिमको गऱ्यो गऱ्यो चाहिँ स्टेरियोटाइप खण्डुका अब सरकारहरूले ठो चाहिँ शान्ताले ल्याउनु हुन्छ शान्ता बेलमाया अहिले छम चाहिँ सार्ने माका सार्ने माझे सु राधिकाका अहिले मेमा बेलमायाका अहिले मेमा चाहिँ शान्ताका मलाई ठुली फुक्का चाहिँ त्यो छ किसिममा चाहिँ हाउसमेट भएर चाहिँ छे चुनिपी नोकर मको मला तर छेउना चाहिँ ज्याउ निपी गएपी त्यहाँ बिचपी मलाई यपी छेउना चाहिँ बहु हिपी कसो हिपी अझ अझै ज्याउ निपी मर्का यदि ठास चाहिँ जे आउने मलाई ठुकै चाहिँ खासमा यो परिवार चाहिँ केन्द्रहरू छौ रञ्जना यो परिवार रञ्जना लिम्पा चाहिँ मबिमपट्टि मनाउँछु ल उयो व्यवहार चाहिँ भावना छ ल अनि मेरो चाहिँ विशाखै छेन्टका मलाई अहिले अनि विशाखै छेन्ट विशाखै पनि बालाहरू किन्यो चाहिँ निम्ति अहिले उपन्यासकारमा छेन्टर छ एउटा आउने जयबी मुद्रामा एकदमै माइएना मलाई गुर्सँग चाहिँ छुँ छु उसैसँग बिहे छेन्ट उनीले चाहिँ बहिनी किन्नु चाहिँ यही ठन्डाहरूको चाहिँ स्टेरियोटाइप देख्नु छोरा छ झ्याप्ले नै उनीहरूले तिमी त बुझिन कि अहिले झ्याप्ले नै गाउँको नि गाउँको झ्याप्ले नै एकदम ज्या भने बहिनी लिडियो भयो कि मलाई ज्याउ भन अहिले चाहिँ बहिनी कि उयो छौ मलाई झ्याप्ले उयोपट्टि अहिले एकदम झ्याप्ले पनि फेटाएको छ मुढा फेटेका झ्याप्ले नै मुढा मुढा मुढा मुढा उयो कहिले मुढा फेटेका अहिले झ्याप्ले नै चाहिँ हजारी चाहिँ लबी गाउँ क्या मलाई झ्याप्ले नै हजारी लबी झ्याप्ले नै चाहिँ मुढा फेटी झ्याप्ले नै चाहिँ बुझ्नु कि मलाई उठ्छ किसिमको जो स्टेरियो टाइप चाहिँ वो उठ्का अब यहाँ होला भाँडा वो परिवार भाँडा राखिँदा अब ठिकै छ तर के अरे स्टेरियो टाइप भएको मेफ्ने भने चाहिँ विभिन्न गेना आए भयो ऊ सोच अझ भने चाहिँ स्वाद लगेर खेल्छौँ भित्र ठन्डाको भने चाहिँ स्वाद मुखमा खेल्छ अनि मेरो चाहिँ जो छौँ नि सर भने उखनु छो चाहिँ ठो उपन्यास बारे उखनु विमोचन जोगिएर जी बक्टेटो खोज्छ नि न अहिले बक्टेटोसँग चाहिँ ठुकै चोथाइ क्रम है छौटा पन्चिरो लु म कि ठो उपन्यास बुनिमले झिसो योमरी घेना डेक्यो घेन सगा काफे अर्थात् ठो उपन्यास योमरी डेक्यो चाहिँ प्रक्रिया ठुट्न चाहिँ बालक चाहिँ उक्या ठिटोहरू उक्या चाहिँ ठो उपन्यास बुन्ने बेला योमर डेक्यो नै झिसो सकाफे तर जिउ मोटी ऊ झिसो झिसो यसा उपन्यास झिर्न पाकशास्त्र खरा जिउ झिस पनि यसो उपन्यास झिर्नु पाकशास्त्र खरा अहिले अठ्यान्ट हुँ मेरो छोटा चाहिँ छोराहरूले ठुकै आ संस्कृति उख चाहिँ ठुका उयो गर्न झिउको संस्कृति विभिन्न पछि र पाठक विषय सेका काफेमा त्यही हिसाबमा सांस्कृतिक चाहिँ ज्याखाटो ठुकै झिर्काटोहरू उकै मध्ये छोरी चाहिँ बुढी बुढी बुढीहरू चाहिँ जात्रा हुने भएको जात्रा आ झिरोले उकेर आएको छ नि उपन्यास झिस झिउ संस्कृति विषय जानकारी दिए उद्देश्य यद्यपि ऊ उपन्यासमा सम्बन्धित खमको ठाउँ ठाउँ छ नि मलाई ऊ प्रस्तुति आफूले उपन्यास चाहिँ मेन खण्डमा ऊ पेप्ना भएमा झिरोले पेप्ना हो ठिक छ ऊ तर खाना हाल्छ ऊ चाहिँ अपखोज्नु निम्ति खाना हाल्छ पेप्ना झिउ मेन विषय नपाए पेप्ना उहिले उल्टोको ठिकै थियो तर मेन विषय नपा चाहिँ मस्वाक उहिले मेन विषय नपा चाहिँ पेमफुङ्क अलग्गै ठाउँ किसिम जुन ल्याएको छ म उपन्यास चाहिँ अपजुल्दा चाहिँ झिरो चाहिँ टाढा गरिकी छोटो बढीजात्रै खोला पर्छ बढीजात्रै विषय चाहिँ सार्न विशाखा बढीजात्रा सो हुने तिमी बढीजात्रा सो हुने विषय छ च्याप्टर चाहिँ पुऱ्याऊ क्या टुका म खाली बढीजात्रा सो हुने बढी चाहिँ अहिले जात्रा भुक्टनजी ऊ चाहिँ अनु चाहिँ बाबा श्रेष्ठ गेना चाहिँ ऊ मिम पाक्ने म खाला अझ अझ टक्कु चाहिँ हान न चाहिँ म छु यो म डेक्सी राख्नु ऊ विषय चाहिँ पूर्ण चाहिँ जानकारी कोही तर जी सोले ऊ हाम्रो चाहिँ मोटो छ छुच्युले यदि ऊ च्याप्टर मरु छ छुच्यो ऊ मरु छ उपन्यास छुच्युले जिउले यसले ऊ उपन्यास गुरु किस्मत तल ऊ चाहिँ छो घाउठे धुल पेपना मौल पछि चाहिँ मयासा चाहिँ जिउला चाहिँ जिटो टाका हामी यो टाको चाहिँ चाहिँ मरु त्यो चाहिँ फुकन सोले उपन्यास बाँझु उपन्यास चाहिँ या सूरी चाहिँ भटिचा भटिचाजी छोरा है क्युरियोसिटी चाहिँ जागृत मधु काजी अनि अर्थका चाहिँ हाम्रो क्युरियोसिटी जागृत चाहिँ उपन्यास सूर्य क्युरियोसिटी जागृत मधु जब ऊ चाहिँ अठार चाहिँ 40 पेज दिउँ भने कि अलिक क्युरियोसिटी चाहिँ जागृत ज्यायो मतलब उक्न चाहिँ दु तर समग्र चाहिँ ढाबले उपन्यास चाहिँ उत्कृष्ट उपन्यासको उत्कृष्ट उपन्यास चाहिँ चोइदिएर सिसँग चाहिँ नेपाल भाषा मुरु मुरु मखा उपन्यास मुरुदेर उपन्यास चोइदिएर बाकाउँ अहिले चाहिँ छु मत उपन्यास मुरु मत उपन्यास चोइदिएर महाकवि खरिदिएर मे पनि त साग भएर हेर्छु छि छैन हाल्दैछ पोजिसनमा छिटो चाहिँ लेखेको चाहिँ बढाइदिउँ आइटर ठुलै कतै सुधार अनि भयो म सभाइमा आयो दासी चुपी बबी थौँ थो शशिकला तया सङ्कल्प उपन्यासित कया अन्तर्क्रिया पुण्यको ल्याउँ चाहिँ जितै भाइ पनि धामले ठो सोकै पाले ठो उपयुक्त ठो थन थन ढुङ्गा चाहिँ नि छो उठ्नु आफै मन्छे पार्नु न छ्यापी उठ्नुहाँ त थोन छो प्लस पोइन्ट फ्यामिली एजुली ठुनी कल ल्याउँ चाहिँ हुन्छ चाहिँ भाइ मान्छु ल जे ठो उपन्यास मन ढुङ्गा ठु विमोचन जुई ढुङ्गा उपन्यास लिसिसकै सम्बन्धित खन्ते विमोचन एक हप्तै ढुने भुना अलिक बन मिलाइ चिपे पानीका अलि भन ढुङ्गा जस्तो कला तर व्यक्तिगत रूपमा आशा पुरी नपलाउले कमेन्ट लाउ ल्याइहाल्नु होला अहिले चाहिँ लगन पत्रिका होइन विवेकको नाममा अब रोक्री रिभ्यू चाहिँ छ उकेन प्याए ह्याङ्कल सङ्कल्प उपन्यासै बारे रिभ्यू लक्षित ह्याङ्कल अहिले जी बनाउलाई टिपेन हो जी खुवाउँ वे आधारित कया सुन्छु चाहिँ नभएजी द ठो उपन्यासे दक्ले चाहिँ नि बाङ्ला पछिता हो जी ठाउँ कुनै एउटा लेख ढुङ्गा टियुले बुद्धिजम एमबिए भन्नु चाहिँ फर्स्ट सेमिस्टर चाहिँ भेचाउँदो अलि त्यो बुद्धिजम चाहिँ अलि नर्सरी क्लास है सूर्यानु हामीलाई मतलब म चाहिँ फर्स्ट सेमिस्टर अलि ठु उपन्यास भयो के बुद्धिजम चाहिँ यो पठाए ढुङ्गा अहिले दक्लै बाङ्ला पछि त ऊ ओत्ता ल जी भयो अहिले छन् लु उपन्यास बना कुनै कुनै क्लास है भनौँ कुनै कुनै क्लास पनि ठ्याक्कै उयो च्याप्टर चाहिँ भङ्ग चुहाउँछु दान सम्बन्धी अब दान ठुलो अहिले चाहिँ उपन्यास बनायो पऱ्यो अनि भङ्गु म्याथमेटिक चाहिँ छ क्वेसन होइन अहिले छौ किताब उपन्यास मैले हेर्ने उपन्यास यत्रो थिएँ ट्विटर दाने भएर छिन् ठोतै ल ठो ठो ठे खी मुखहरू गाली ऊ अनि क्लास हेर्ने सहयोग चाहिँ अवसर चु लाग्यो ठो उपन्यास बनाउन फाइदा अहिले चाहिँ आफ्नो एकदम व्यक्तिगत रूपमा नपना उयो थन खाले सुन्छौँ ठुकै पञ्चशील सम्बन्धी छ त्यहाँ खाउँ दौडु अहिले चाहिँ त्यही छुरा छ पञ्चशीलाई गुन्याउ दुःख उपन्यास होइन उक्त हो बो चुवासो भाँडा हेरेका छौ चाहिँ एक्लै तिन नम्बरी काम बे विचार मया हरेको छु पञ्चशील बुढा दुःख एक्लै मखुको ज्या मया हरेको उठाउँ चाहिँ नि उक्त चाहिँ परिमार्जित होइन चोइदिउँदो यदि पञ्चशील सिद्धान्त ऊ चाहिँ त्यही दिउँदो बेख हो बुवे टस भाँडा हेरेका भएका छौ सुझाव दियो भने नपर्नुलाई अहिले मेरो चाहिँ नि खास सुधा सुधी कमेन्टहरू ढुटुके एकदम सबै स्तरीय जु अलि ऊ छोटा चाहिँ ऊ खौचा जुइमा अगाडि लगाउनु छोटा ढौचा जुवा चुङ्गु अनि निथाइ खौचा ऊ चाहिँ खर गाडि मेन अघ्नु भएको कि त खौचा जुइमा अघि मैले जब जति चाहिँ थापेन चलाइरहेको चाहिँ सघाउ बिहे ल्याएको थिएँ है त वेकअप मिल्ने खौचा ल्याइरहेको छु न अहिले छोटा ढौचा निथाइ खौचा अलिक ऊ चाहिँ राइट गाडि मेन अघाउनु नपलाउ है अहिले ऊ चाहिँ अलिक छता चाहिँ नि थुन थुन गयो होइन अब फेरि त्यो काट छ बनाउँछ छता चाहिँ चिप्टै आएको थियो ट्वेन्टी मिनट चाहिँ अब रुख मिस्टेक थियो होला चिचिर हुन्छ मिस्टेक रुख मिस्टेक अब चिप्टै चाहिँ माथा छिटो पत्याएर हेर्छु रुख रुख मिस्टेक खोजिने हातमा छोरा छ सुत्दा सुत्दै एकदम नगन्ने जग्गा ढुगा मलाई फेरि चाहिँ माइनरै हामीले अहिले बाँध पछि रह्यो लगाउने चिउँदैन चोहरू पनि आस्ते अनुप्रेन त सिकायो भन्ला तल त छोरो चाहिँ अब वृद्धाश्रमै त्यो त्यहाँ बिसाएका थियौँ हो अनि अन्तयन्त हो उपन्यास इन्जिङ माला तल अहिले गु चाहिँ नि नाच पुग्दैन ठाउँ एङ्गल चाहिँ नि धैदिल गु संस्कृति सम्बन्धी यो चाहिँ नि यो बोडे यो जात्रै दिल अहिले बाह्र पिक्यो पनि ल्याक्यो यो अङ्ग्रेज देख्यो ख जी सुए चाहिँ नि ठो खुलिन जुटेको तपाईँको नि त्यहाँ आशा चाहिँ भेले फुङ्क नि सिलसिले बार चाहिँ नि कठुवा झ्याक्टो उठे तार जी जी बनाउँ ल्याए चाहिँ नि मलाई जुत्ता टाउ चाहिँ नि ऊ अनावश्यक थियो नि त खुल्दैन धेरै नि मतलब थुप्पा ऊ पार्ट मद्रासा उपन्यास फु हुने होला ऊ मद्रासमा फुल हुने तर ऊ अब भोटे जातले चाहिँ बढ्ने त ऊ चाहिँ नि उपन्यासीय छो मजिम्मा अङ्ग थिएँ होइन अनि ऊ चाहे नि विशाखा हो सारेन चाहिँ सिलसिले बारे भेले फुङ्कै हुन्छ थिएँ दत्ता जति अहिले बाह्र पिक्यायो बुझ्ल बुझिन्याक्यो ऊ के होइन छि चाहिँ नि संस्कृति चाहिँ नि पहिला ताप्नु हुनुको भिन्नु पिँढी त्यहाँ त छौ चाहिँ शिक्षा बिउ कठाउन फुके चाहिँ ठु चाहिँ काकटाउ थिएँ चाहिँ त ऊ एकदम चोस्याएको हजुर भनौँ ल मोटामोटी ठुले ख अहिले चाहिँ नाटो उपन्यास चाहिँ ऊ विमोचन झुल अब निथा निथा अमेरिका झुल थुना झुल ठु चाहिँ तस्क चाहिँ बाला छो नु चाहिँ कुट के केशवमान तमाका विषयम झुल उन आशपछि स्वच्छ पासे विमोचन उनी लस्कुस नचुन भएकै फाइसनी अन्त त मलाई ठु छौ चाहिँ विमोचन ज्यालोन छो नुको ठाउँ हेर्नु दिल किन चुन बाला सुरुवात ख बेसी यहाँ ठु उपन्यास ढुङ्गा मेरो उपन्यास नभएको भए चाहिँ नि बोल्दै हेर आशे है आए त चाहिँ ठुलेर ठाउँले ज्याजुले चाहिँ नि सीमित भोजकै आएको अघि ठु चाहिँ नि लिखित रूपे वरिष्ठ समीक्षक पेसन चाहिँ चिन्दी तर ठु नो पिँढी पि न समीक्षा आइपिँ त्यहाँ माल चाहिँ चुवाङ्गति राजेन्द्र चोइदी प्रभु चाहिँ मेरो अहिले छिसन चुयो सुरुवा सुरुवात चाहिँ यहाँ माथि चुना लगाउनु पर्यो बुकुरी बिउ छु स्तम्भ न चोयो सूर्यनौ फुर्सद डोली यहाँ कार्यक्रममै चाहिँ नि अन्तर्क्रिया कार्यक्रम सफु यो अन्तर्क्रिया कार्यक्रममै अन्त लिएन पाएँ बुद्धिजीमा यो अलिपलि पनि यहाँ कार्यक्रममै चाहिँ सफल लाग्छ नभए छु छु अन्तर्क्रिया चाहिँ सहभागीजी तपाईँसम्म मसु खन सेक्दै थोक बिचार तेरे खन्त सिंह बाई सुभाइ आफ्नो सुभाद म यसमा अनुलोम गर्छु छिटा तथै ध्यानमा लाग्छ छुन कृति बिहा भएर कृति बिहा भएर अहिले थटाउ छे अठ्या तल मलाई थटाउ यङ्कल तर बोने छिउ चाहिँ यो पहिला कुटाउन मरु तर अठे खसाना चाहिँ नेपाल भाषा परिषदले छौ कुटाउका ठाउँ छुन चोमिया छुन सफुटो बिहा भएर अथवा चाहिँ सुन चोमिया चाहिँ छुन ढ्याउ डर ढाका ढाका वेकअपिङले न्याबोया वेकअपिङले लुगा खैले ठ्या भो ज्या झट्टो छिसा बुनु यहाँ वैचन फुका चलाई उपया डिस्टर्ब जाने छिट ठिकै यहाँ छिटोपट्टि लिची कल फुकाए लिचो ढामा ठो चाहिँ आठो ठकामा चाहिँ थिएन ल्या ल्याएर भन्नुमा ल ससियो जिप्याउने झोले चाहिँ ससियो चाहिँ ज्या झट्टै हुर्का चाहिँ डर नबिन्जे सुचम भेटियो जे त यहाँ ससियो लुगा खन्जन त चाहिँ जे जिन ल्या भए दस जिउ नि हिँडेर कहाँ यसो भन्छ नेपाली हार काटा लिपाटा ना धाना ठो किसमा चाहिँ पहिले हुने लाटा तर त्यो खसाना चाहिँ जिसले चाहिँ छ जो ठाउँ लुगाफाको ठाउँ गएको जिन चाहिँ छपा चाहिँ ससी त खने जिन ससियो उपन्यास चाहिँ जे जे प्याउन भए थाइल्यान्ड बनाउन भए जे अनु जाजा चोसँग चाहिँ जो बन्यो भने चाहिँ पहिला जाजा बनाउने भए अनुको म असानो जो बनाउने रहेछ त सही भएको थियो नि. तर एसानो चाहिँ जे पुङको जे चाहिँ सस्यो उपन्यास बना बना अफैना खन चाहिँ नर्सामा नथाइदिनु होला मर्सी नथाइदिनु होला. अनि चाहिँ दक्ष लास्ट चाहिँ सुपर जजका थाहा लास्ट इयर चाहिँ गोइबलाई चाहिँ गो मामा चाहिँ नाक मनाएको थियो नि. अनि थालेको चाहिँ जित अझ तस्कै चाहिँ छिलो खाएको नि जो ठाउँ विचार गर्नका चोमिएर ठाउँ किसिममा के नै ढुङ्ग होला. तर अझै खर्सामा जो विचार चाहिँ सुरु छ मामा छ नाप्ला जो छ जिउ अनि मामा नाप्ला ढुङ्का बरु म चाहिँ माए टहलिया मखनका मामा बरु पनि सी छ थसी. तर अझै जो छ अझ चाहिँ नुगलिया चाहिँ छाडाहरू अब साधनै त ठुली पश्चाताप जुए कि छाडा छ म टोटा भन म माइट रहले आमाखन जिन्दगीभरलाई म याद तर या नान चाहिँ लास्ट इयरलाई उहाँ टोटा बना चाहिँ म माइट यामाखन नि मामुस खान प्लास जो चाहिँ जो आशा लाग्ला जो ठाउँ नुभएको जो सचेत म ठाउँ नुभएको गर्न चाहिँ मेरो चाहिँ दाइजु नभएको आफ्नो छिमेकी छौँ पास पनि छौँ राजन जो थाहा नुभएको कन्ट चाहिँ सस्तान जजनपा दुई तिन दिन टाइम जजनपा ओखर थोक ज्याजो यहाँ रहेका सस्याङ खन दोहोरै जो खाँ ख उसलाई थो ज्याजोमा ऊ परिषद ऊ ज्याया त्यो ख ठुके बुङ्गे बेला नेपाल कलेज यो लेभल उपन्यास सुयो यहाँ किताब त सुयो ख अनलिबा टाटा पाउँछलाई सुयो बानी भरौँ ठुके यहाँ चाहिँ शशिकला यो बखान उपन्यासमा सुया मेरो छौँ यो बखान उपन्यासमा सुया थो सिलसिला ओखर जोगलाई हरेर फुकेर लुमा उठाइन्छौँ जुबलाई चाहिँ नि लु छुछौँ जग परेको त जे तिपाईँ त्यो खा जे कसलाई जे ढाडुको खन्त छा लिइसकेको छैन वे वेमा जे तिपाईँ त्यो डु उखान ढिलो खान जस्तै होचर हो जिटा छु अलगै नानी मलिला थो छु मिस्टेक जेल ठुलो सक्छन् अब मुठुलोले चाहिँ आज ठुके विजयलाई चाहिँ छु ठुके नभए यताको किसिमको चाहिँ उसले मुछुने त्यहाँ आज ठुके जे छु खान त्यसलाई नभए जे जी बिसारी आवे छोरा नाम ढाबु सफु या चोसु जुइँमा बाखा जुइँमा उयो छेउ छेउ पाखिने जित हामीले ठ्याक्क सुला सङ्कल्प जिरा छ ढाबु नान नेवार ना जोस जिउ मुन त्यो नान नेवार ना कसैको नान नेवार ना जोस जिउ ऊ पाख्ने धुने जोमी पात्र न नेवार जोस जिउ ठ्याउ फिलिङ न चाहिँ जिउ उइसनुपट्टि ठयो ना नेवार मधु अब बो किसो त्यो टाउँ ओके सङ्कल्प हो राप भेला चाहिँ म त ढाइ होला छ्या राप त खाइ बस्छ न राप दु वा गयो घुम्नु घुम्नु सफु मध्ये खुगो चाहिँ उपन्यास बखाइदियो ओके मध्ये शैली हो सङ्कल्प खेपाइन्छु ल ठ्याक्क स्वयंलाई सङ्कल्प ठ्याक्कै खेपाइन्छु तपाईँलाई दुनियाँ मेरो ठाउँ चाहेका यदि चाहेका त्यही जो मेरो गु मेरो नाटी ठाउँ दु नेवा भाषा एकदम भाषा त्यही थयो छु जीवन नेवा किताब सङ्कल्प ठ्याक्कै सुनाञ्जन भाषा नेवार मुखन ओके अठी आशा बेच्छुला आत्मले ठो सङ्कल्प छ्या तल ठुकै बाख्ने सङ्कल्प दु मरु उही पछि मौने अन्त वेरोला होला वेर्न चाहिँ छेउ ठाइ मुख खनका तिटाउने चाहिँ छ सङ्कल्प खन त्यही अहिले वेर्न चाहिँ नि खन अब उखन त बोझु ल वेर्न चाहिँ नि ठाइ लु खन छिलचिरा चाहिँ बुद्ध धर्मले अभिनय नौ ठोखन त त्यही उखान त्यही संस्कृति त्यही ठ्याटेर ओको ठाउँ चाहिँ नि जी खन अनुसार उपन्यास यो संरचना चाहिँ छौँ समालोचक नभएको छौँ समालोचक नभएको आठो भुङ्गे बेलासम्म साहित्यसम्म भाषा हेमी भयो ऊ दृष्टिकोण जिठो सपोज सुबलाई झिटा घटिता नभए नभए उपन्यास सुई छनौ मेम्बे सुई छनौ ऊ हिसाबमा चाहिँ सुबलाई भ घटिता ऊ हिसाबमा भयो शशिकला जिन्दगी बुद्धसम्म त्यो उपन्यास यो संरचना घुकिस्म हुन दृश्य परिवर्तन जेचुन अन्त हुन उयो गर्न चाहिँ पशुपति यो घु ठ्याक अनुना गु लुल जिउ क्याङ्गेर हो घु क्रमगत बन यहाँ लिउ घु त्यही त हो एकदम सञ्चरात गर्छौँ एकदम ठ्याक्क प्यासेजीको बनाउँछौँ खन लुगा तर आँखीसँग चाहिँ नि बुद्ध धर्मी ख संस्कृति ख कलायु ख घुढा ख वेदना ढेरी त जीवन लिसा मै छैन बग्ला तर यसमा घु चिज बुद्ध धर्मीले नै भए बुद्ध धर्मीको खङ्कलाई चाहिँ भिच व्यावहारिक ठ्याँचो गर्न टाउको बुझ्ला ऊ त्यहाँ थिचौँ मनोटे र अपोठे मुचु अलाई गएको यो मैले देख्यौँ गएको चाहिँ बुनि आएको बुने मेउ चाहिँ नि अनि छो बुढे बङ्गु अलिक उसै बङ्गु ठु चाहिँ नि छोस घटना मेउ घट्ने उहिले जी अन टोखा हुने कि मेउ सिने टोखा भएर छु बुझ्ने ऊ छक्ला तुरन्त तुरन्त घटना छैन वा अनु अनुहुने माउले अनि भने दृश्य चाहिँ नि ऊ शब्द त उठे सिधु अनम दुठीलाको दुनियो नि दृश्य त उयो ढुङ्गा पाठक भुनिब्ले ऊ ढापै लोमन ढुङ्गा अलि हालमियो सिन दृश्य चाहिँ जो जो छ नि अब इन्टेन्सनली ऊ हेमाउली के हल त्यो ठेन्जाओ भान त दिउँ क्या जु अँ अचार गाछीसँग चाहिँ ल्याए कि यो मैले ट्याक अलि बा भुनि आऊ है मेरो दृश्य चाहिँ छोप्न भुनि आऊ भन्ने हो चाहिँ नि चिनिरहेको म अठि यदि अठि यहाँ छ जुठे छु आज छुट्या चाहिँ छोरा नि जस्तै खाउँ गर्दैछु झन् नमुना दिउँलाई जे चाहिँ विशेष जे ध्यान त्यो चाहिँ मेरो मुजुर हिसाब यो पिकना दिने होला पिकना ढाउँ भएको टिका या ढाएमा ल यो शब्द त दुने जस्तै टुप्पुना ढाल टुप्पिया जिमा मलाई पोखना ढाल पोखाया जिमा मलाई ठिडेउ चिज चाहिँ छिजाइ छैला तौले ऊ चाहिँ सिधुका अनि मेमे गर्न ढिँदैछन् टु प्रुफ्यु चाहिँ नै अन्य ढासन जिउका ऊ त सिउँ ढामा जिउ जे ठुलासम्म पिकै बेला फर मारे सिउँदु मसाले जे आत्मलोचना या मान्यो दिन ओके थुप्रो सिउँ ढामा जिउ ठुके ठिडेउ चिज ढु म अनि जस्तै ऊ ढाडेन अनि धुन चिसो दिदी राति धुन तता राति त ल मलाई त्यहाँ रोटी लाउँदो अब कठिन मैया चाहिँ तता तता राय तै दिसन जिउ आ भुनि सम्बन्धी होला बुद्धि चुइत ल जन्म नि चुइत ल मलाई त्यहाँ बुनि तर्छ दिन मैया चाहिँ निर्यो दिन दिन अनि बुको दिन थाहा छ त बुनि मलाई त मेबी चुम पिसन ओके चाहिँ मेबी चुम पिँदैन आग्रह छ चाहिँ ना वो चाहिँ पात्र त्यो नाटक गए चाहिँ नि नेवार नाटो छु यसो तामाङ यामा सुया उपाध्यायमा सुया थाहा छ भन्यो ना नेवार नाटक लिउँ तामाङ देवी मेरो उपाध्याय देवी छु ताकि ऊ सफो सुया झिउ हो नालेन थल सक्दैन छेलाउने फ्याँकमा देख्छ होला तर बाह्र खन्त होला बाह्र दुवन दुनुले ऊ धर छोराखेरि टोला 50 वर्ष भयो 60 वर्ष भयो यो चाहिँ उपन्यास सोच्नु हेर्छु होला अनि धुवाले फुलाउँछ नि फुक्कै आइज नि मिठो न चाग चाहिँ मिठो हुन्छ नि गुनो को भो तर अन छो चाहिँ छुन्यो लाइन त थपाएन थुङ्गुनालाई ठ्याक घरि टेसन म मोबाइल त्यो जमाना मतलब मिठो छ न गजब मिठी जमानाले चेस मिठी छु अनि मिठी यो चिज त दुने त्यहाँ अब पोल भो खिटी टुको ऊ किन माग्ने क्यों ढाके जो गर्छु नि ऊ चिज चाहिँ नि माग्नु ढाक ठेउ पाउडर डोसा ठुङ्गो दिने चिसो पोलायो दिनमा हिँड्नु नि ठ्याक हेर्ने ए ऊ प्यासेज हुने बेला अब ढाबा ढाबै पुलाउँछ ऊ टिका सुझ्नु छैन नि ए फान्छु त नि अब ऊ जुलो मलाई अहिले छौ त छैन बाह्र टेउ चिज चाहिँ नि ऋषिनी अब यो बुद्धहरूमै छैन नि ऊ छौ किसिम बाला ठेरबाट कथाका चाहिँ नि थुप्रै ऋषिनी आएको जुन मानव कि मुनुटेर छ नि बाह्र यो पल्सा ढाकाएँ यहाँको बेला ठुकैपट्टि दुने मुनुटे भ्रम छु जो नाख जोडो हुन्छ उन्टु कि बाह्र टेउमा ऊ टाइम तर चिसो किनको लागि चिसम बाह्र टे होला तर बाह्र उद्देश्य चाहिँ दुनि बाह्र ख्या त्यो ठेठ्यो बाह्र ख्यायो बर्नु ठेठ्यो उम्म नि तर चिसम ऊ मूल ढ्यामा खोक्ने टोकेर बाँच्यो बाह्र टेउले मा पिसा मिस्टेसन सुया मिसो टोक्नु बुझ्यो मिस्टे छ खुला मेन स्टेसन जी ठ्याठ्या जी ऊ चिज त मस्त न तिनी मस्तलाई चाहिँ ज्याई इन्टेक्टन द माउली इन्टर छुजी मानव सिसा बिमा सिसा बिउ भ्यू त चाहिँ यौन सम्बन्धी सिसा बिउ ख इन्टर थ्रीको ठाउँ ख म थ्रीको ठाउँ भएको चाहेका न ठिक ख मेरो सन्देहलाई म छु अब ऊ ज्ञान दिएपट्टि ख बासीले भारतीय अठार होला अठारको गरम मगामा चाहिँ होला अहिले ऊ जस्तै ऊ बुद्ध धर्म यो चिसमा चाहिँ ज्ञान दिएर किन विशाखा चाहिँ उयो बहुमरु यो विषयलाई भने नव बुद्धै हुनु नव बुद्धै उहाँलाई चाहिँ छोरा छ नि बुद्ध धर्म लियो होला अनाथमा बाध ख होला अनाथमा बाध्य चाहिँ नि उहाँ चाहिँ छो नौ कटाउँछ भने उयो मनाय लोख चाहिँ बाह्य आत्मा या त शान्ति जीवमा ढका न मन मन आत्मा भन्ने शब्द प्रयोग मैले आउँछ मतलब चिसो ऊ सब पत्र पत्रिका चाहिँ नि आत्मा भन्ने शब्द बुद्धिस्ट चिया चाहिँ नि ऊ मैया छ सुखावती भुने लामा ढाक हुने सेल्फी पत्रिका मलाई सिउ अब चाहिँ अनि चाहिँ नि निर्वाण यो ले उनीमा यो ठिक अब उयो त कन्ट्याक्ट डिफ्रेन्ट हो बुद्धहरू मेरो चित्त ठ्याक्क सुबलाई छुन मुख्दैछु मतलब तर चोयु खु बुद्धहरू सिनु खाएँ त ऊ चाहिँ भने चाहिँ उके आत्मा यो शब्द लाउँछौँ होला आज मुख्य खोज्छ भने लु झिङ्ठुले हेर्छ छगुवा सिंह है चिसो चुक्लामा अनि लान्छौँ लु बसन्तमा अनि लान्छौँ लु फुकै लान्छौँ नाभाङ ल्याएको छु प्यासेन्जर झिम्पुर आयो नि यसको चाहिँ ठुचोले यहाँ लान्छौँ दादा नि लु सिलाइ चुक्ला है सिधैन एन खुवाउने चुकुनी मतलब विशाखा निब्ले चुना सफु बनाउँछौँ पेज 100 म अब चुल सिरिङ होला हाम्रो अन्य चाहिँ नि 46-48 पेज वेच हो सिरिङ उखुनु चुक्ला उखुनु चुक्ला ओ हे गुलाब सुहाया कचा छुपु उकी किन बिउ कहे कोज ग डुगु गो कच्या होगु चुली देना वंशी चुङ्गु चिक्च आको छ सुरुक्क पिउँछु मलाई चुक्ला थुक्ला चाहिँ नि चुली भएर बोला छोले प्यासे अहिले होइन बसन्ती ऋतु बोले कि ठुक्क चाह चुली प्याँ होइ चुली ह प्याँ होइ गुलु ह एक दया होइ अहिले मुख होइ तु ढ्याक्क जुन त चुलुङ टुक्रासँग झिमरा सारा हिँड्दै ल गुलु मन मुख सँग छ होइन धाउ श्री पनि चु बु युक् मरुन श्रीमन चाहिँ गएर त्यो मर्नु बसन्त ऋतु हावे ढुकल साधना हाल विशाखा ऊ ह सु ह सो सो धान प्रचार अहिले राधिकान अहिले उजिकै खाला ढक्लाइ लिपा चाहिँ नि शब्द दोलिएको छैलीलाई झेल छुन मर्ने जो छिसा चाहिँ मुख मेरो वास्तवमा यही मुख हो तर दादा पुष्पाजी राखेन्टु छिसा ठ्याउजीले शब्द शब्द हेर्न ठ्यान्तेमा आ झिल पुनर्सम्पादन या उठ्यो भने मेरो चोइ छङछुङ मेसा चोइ टिकाटना ठोक्ने जमानालाई चाहिँ चोबिस बिहान सम्पादक यो चाहिँ महत्त्व तत्त्व सम्पादन त्यो किताब पिकाए झिउ कि मुझ्यौँ त्यो पिकाएर आज बजारे पाठकसँग गए बिजाए गुगिसमा काई थुनगर्न सेना चौतुला थु बजारे झिउ कि मुझ्यौँ यो धारणा चाहिँ पिनेला उयो चाहिँ छिटाएर मरु छिटा यो अवस्था खाना आधा बजी बनाएर चाहिँ भटिज अझै उठ्या सिउ खाइ नि म ताइसँग खाँदै गर्थ्यो ख अहिले त झिक खाने झिसँग पला छिटो ढाबे गयो अर्थ लगे जी पला ह्याकल थाल्ला गयो अर्थ लगे जी पला चक्ल पुरा चुएको चुएको आ टुटा चुइतो हुन्छु पला चुएको छु मलाई मिखा मखा मेसो घेपिएला चुएको मलाई अब झिन ठोर घाटा अब छिटो जान्छ मलाई पोसौँ अहिले दस सुधार लाग्छ नि अब फुक्क संरचना फुक्क तहाँ एकदम छिटो आउँछ नि उपन्यास थ्याप त्यहाँ उसलाई ठो छु तरौँ उपलब्धि ख उकै लागि छिटो कोही कोही सुभाग हेर्दैन उपन्यास यहाँ चाहिँ उसलाई ठोटो तरौँ चाहिँ उसले दिँदा सिपाना छाइदियो तर उपन्यास यहाँ चाहिँ नि घु घटना घटना घटना घटना उसलाई इन्टेन्सिटी जुन त्यहाँ तर छ पात्र छुन्न भए ऊ नबाट लेखिदिने उयो छ नि त ठ्याका खण्ड यो छ्यान झेका खण्ड अब नि उयो मनस्थिति बुझाउ उयो मनोविज्ञान बुझाउ जुन उयो भयो नि अझौँ चाहिँ जो चाहिँ छठा निचाइदिएको थियो साइकोलोजी त तिन हुँदैन नि अहिले चाहिँ ऊ पाठक त कौथल जी हुँदैन नि अझौँ किसिम चाहिँ प्रस्तुति जो जो सायो मगा मचा चाहिँ जाओ म मन पात्र त यो मनोविज्ञान त गयो अब घन घन डक्लाइ दस सुटा राखिसँग घुम घटनाक्रम चाहिँ घुमको साधना तल असल म घुम खाऊ त साथी उयो गर्न ढुसीहरूका ज्ञान छ जस्तो घटना त किनिदिउँ नि उयो त ढुक मसीको चाहिँ अपोठा लगा छङ्गा ढाएको छ डेली यङ्गलो ढिली ठाक बाला खाएर र उयो गर ल्याउँ घेजिया ल्याउँ उयो छुएँ मर गुली ढुकिसो मसिलो मसु मलाई ए जोबलाई छिसो ठो उपन्यासलाई टिक्क मुनिलाई ढाउँदै नि टिक्क ग्याउँ दुःख जियो घटना त त्यो नि घटना दु केन तल तर पात्र चाहिँ नि नवटला थियो नि खण्डेजीको म मुभङ्ग चाहिँ खण्ड जिटा चाहिँ अलिक टा होला जिउ लिन हाम्रो मेरोसँग कन्ट्याक्ट अहिले अब खोसा राउ शब्द भयो मेरो जिउसँग तिमी नै झिटो छिटो टपिन एउटा फियर यहाँ एउटा ऊ चाहिँ छुटेछु ल ऊ शब्द सुझ्नु ल्याएँ खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खोचा खो